छोडको पीडा नसकी खप्न नसैको बेलामा तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा चुरा धागो मायाको चिनो लिएर मिठा मिठा कुरा जति मनमा सचेर तिम्रै लागि चुरा धागो मायाको चिनो लिएर मिठा मिठा कुरा जति मनमा सचेर डाफे चरी झै म बेगमारे झुल्कुला सामुमा तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा नसकी खप्न दसैँको बेलामा तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँ